अहिले अपराह्नको 4 बज्यो। यस अर्पण टाइमचेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्ननगर पोलिक्लिनिक प्राली एवं रत्ननगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन, पेट, छाती, मुटु, उक्त रक्तचाप तथा मधुमेह क्लिनिक, जनरल सर्जरी तथा सामान्य शल्यक्रिय, हार्ट जोनी तथा नशारोग सेवा, नाक, कान, घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा, छाला, यौन तथा कुष्ठरोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसूति रोग सेवा, साथै भिडियो एक्सरे, एक्सरे, ईसीजी सेवा, 24 घण्टा एम्बुलेन्स सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नशारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने, ढाडको नसा च्यापिएको, खप्टिएको, हात गोडा झमझमाउने, सिल्का हान्ने, पोल्ने, जोर्नी दुख्ने, सुन्निने, घुडा खिएको, हात गोडाको हड्डी भाँचिएको, बाङ्गो टिङ्गो भएको, बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्पर्क टाढी रत्ननगर पोलिक्लिनिक प्राली एवं रत्ननगर मेडिसिन सेन्टर, रत्ननगर 2 मेन रोड टाढी चौक चितवन, फोन 056-560-341, एम्बुलेन्स 98-455-64-222। पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम। हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 056-583-199, मोबाइल 98-550-169-199। टाढी शोरूम रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 056-561-057। स्टाइल, परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा। मनोरंजन का लागि सुनो हजुर रेडियो यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै, फोन नम्बर 056-563-290। रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेटरको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ, साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युट मल्टीलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैंकको माथि, मोबाइल 98-452-46-174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपराह्न 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया शुरू भएको छ। नयाँ नेतृत्वको लागि अध्यक्षमा 3 जनाको उम्मेद्वारी परेको छ। प्रेस चौतारी नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकारको संयुक्त प्यानलको तर्फबाट महेन्द्र विष्ट, नेपाल प्रेस युनियनको तर्फबाट पोषण केसी र स्वतन्त्र रूपमा सुखराम यादवले अध्यक्षमा उम्मेद्वारी दिनुभएको हो। त्यसै गरी खुल्ला उपाध्यक्षमा 4 जनाको उम्मेद्वारी परेको छ। विष्टको प्यानलबाट खिलबहादुर भण्डारी, केसीको प्यानलबाट रामजी दाहाल तथा स्वतन्त्र रूपमा दीपक पाठक र शिवबहादुर कार्कीले उम्मेद्वारी दिनुभएको छ। समावेशी उपाध्यक्षमा विष्ट प्यानलबाट महेश दास र केसी प्यानलबाट अनिता बिन्दुको उम्मेद्वारी परेको छ। महासचिवमा विष्ट प्यानलबाट ओजिर मगर र केसी प्यानलबाट जगत नेपालको उम्मेद्वारी परेको छ। खुल्ला तर्फको सचिवमा विष्ट प्यानलबाट प्रभात चलाउने, केसी प्यानलबाट दिलीप थापा मगर र स्वतन्त्र रूपमा बालकृष्ण बस्नेत उम्मेद्वारी दिनुभएको छ। समावेशी सचिवमा विष्ट प्यानलका धर्मेन्द्र कर्ण, केसी प्यानलका गोविन्द परियार र स्वतन्त्र रूपमा रविन्द्र कुमार श्रेष्ठको उम्मेद्वारी परेको छ। महिला सचिवमा विष्ट प्यानलका संगीता खड्का र केसी प्यानलका वसुन्धरा गौतम तथा एसोसिएटेड सचिवमा विष्ट प्यानलका ध्रुव लम्साल र केसी प्यानलका प्रकाश थापाको उम्मेद्वारी परेको छ। यसै गरी 5 जना सदस्यका लागि 2 जना, 2 वटा प्यानलका 10 जना र चारजनालाई स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका छन्। मधेसी तर्फका दुईजना सदस्यका लागि सातजना, तीनजना महिला सदस्यका लागि छ जनाको उम्मेद्वारी परेको छ। दुईजना आदिवासी जनजाति सदस्यका लागि छ जना र दुईजना दलित सदस्यका लागि पाँच जनाको उम्मेद्वारी परेको छ। एकजना अपाङ्ग सदस्यका लागि दुई र एकजना अल्पसंख्यक सदस्यका लागि दुईजनाको उम्मेद्वारी परेको छ। विकास क्षेत्रगत रूपमा दुईजना सदस्यका लागि पूर्वाञ्चलमा छ जना, मध्यमाञ्चलमा सात, पश्चिमाञ्चलमा पाँच जना, मध्य पश्चिमाञ्चलमा पाँच जना र सुदूरपश्चिमाञ्चलमा चारजनाको उम्मेद्वारी परेको छ। प्रतिष्ठानका दुई सदस्यका लागि भने चारजनाको उम्मेद्वारी परेको छ। त्यसै गरी संयोजक र दुईजना सदस्य तथा तीनजनाको लेखा समितिमा छ जनाको उम्मेद्वारी परेको छ। नयाँ नेतृत्वको लागि आज अपरान्हदेखि मतदान भएको निर्वाचन अधिकृत गोपालनाथ योगीले जानकारी दिनुभयो। एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ताले राष्ट्रिय सम्मेलनमा नेतृत्वको कड़ा आलोचना गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनैतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै विभिन्न टोली प्रमुखहरूले नेतृत्वको आलोचना गरेका हुन्। टोली प्रमुखहरूले अध्यक्षलाई थामथुमे, पूर्व उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई संकेत गर्दै किचकिचे र नारायणकाज श्रेष्ठलाई थुपौरेको संज्ञा दिएका हुन्। यिनै थामथुमे, किचकिचे र थुपौरेको कारण पार्टी अप्ठ्यारो अवस्थामा पुगेको एक नेताले भने यी तीन शीर्ष नेता एक भए पार्टीका सबै विकृति अन्त्य हुने थियो। राष्ट्रिय सम्मेलनमा आज दिउँसो निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। बन्द सत्रको समाप्तिपछि मनोनयन पत्र वितरण, मनोनयन दर्ता, दावी विरोध, दावी विरोधमाथि छानबिन, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, मतदान, मतदान समाप्त भएपछि मतगणना र मतगणना पश्चात घोषणा तथा प्रमाणपत्र वितरण हुनेछ। बन्द सत्रको छलफल नसकेकाले निर्वाचन आज नै हुने वा नहुने निश्चित नभएको निर्वाचन समितिकी अध्यक्ष धर्मशिला चापागाईले जानकारी दिनुभयो। चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिङ गैंडा मारी काग बिक्री गरेको मुद्दामा दोषी ठहर गर्दै दुईजना तिब्बती नागरिक सहित चारजनालाई कैद सजाय तोकेको छ। उनीहरू दोस्रो पटक कैद सजाय तोकेका व्यक्ति हुन्। निकुञ्जका प्रवक्ता टीकाराम पौडेलका अनुसार तिब्बती नागरिक काठमाडौँ बौद्ध बस्ने तान्जिङ निमा लामालाई 13 वर्षको कैद र 1,00,000 रूपियाँ जरिवाना तोकेको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुबरको इजलासले सजाय तोकेको प्रवक्ता पौडेलले आज जानकारी दिनुभयो। 2068 त्रिवेणी क्षेत्रमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा पक्राउ परेका उनीहरूसहित तिब्बतकै हिसी लामा, प्युठानका महेश केसी, नवलप्रासीका खुमराज थापालाई निकुञ्जले सजाय तोकेको हो। हिसी लामालाई 12 वर्षको कैद र 1,00,000 रूपियाँ जरिवाना, केसीलाई 12 वर्ष कैद र 1,00,000 रूपियाँ जरिवाना तथा थापालाई 10 वर्ष कैद र 80,000 रूपियाँ जरिवाना तोकेको निकुञ्जले जनाएको छ। खाग बिक्री गरेको अभियोग प्रमाणित भए 1,00,000 रूपियाँ जरिवाना र 15 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। अफगानिस्तानको बदक्सानमा 3 दिन अगाडि गएको पहिरोमा हराइरहेकाहरूको सम्झनामा राष्ट्रिय शोकको घोषणा गरिएको छ। अफगानी सरकारले आज उनीहरूको सम्झनामा राष्ट्रिय शोकको घोषणा गरेको हो। भीषण पहिरोमा करिब 370 घरका झण्डै 2,500 मानिसहरू पुरिएको अफगानी सरकारले जनाएको छ। अफगानिस्तानका उपराष्ट्रपतिले घटनास्थलको अवलोकनपछि अब शवहरू निकाल्न सम्भव नरहेको बताएका छन्। र एसएससी प्रिमियर लीग क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेपाल ओमानसँग 2 विकेटले पराजित भएको छ। नेपालले दिएको 158 रनको लक्ष्य ओमानले 13 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। राम्रो बलिङ गरेर ओमानलाई दबावमा राखे पनि ब्याटिङमा सम्हालिन नसक्दा नेपाल हार बेहोर्न बाध्य भयो। उपकप्तान ज्ञानेन्द्र मल्लले बनाएको 26 रन नै आज नेपालको सबैभन्दा उच्च स्कोर रह्यो। नरेश बुडाएरले 23, सागरपुनले 20, शरद भेषवाकरले 16 र शक्ति गौचनले 15 रन जोडे। सोमपाल कामीले नट आउट 10, विनोद भण्डारीले 10, पारस खड्का र वसन्त रेग्मीले 6 र मेहबूब आलमले 5 रन बनाए भने ओपनर सुभाष खौक्रेले आज पनि खाता खोल्न सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल 45 ओभरमा 157 रन बनाएर अल आउट भयो। बलिङतर्फ नेपालका पारस खड्का, शक्ति गौचन र सोमपाल कामीले 2-2 विकेट लिए भने वसन्त रेग्मी र सागरपुनले 1-1 विकेट लिए। प्रतियोगिता अन्तर्गत यसअघिका 2 खेलमा नेपालले यूएई र मलेसियालाई पराजित गरेको थियो। ओमानले भने प्रतियोगितामा खेलेका 3 खेल जितेको छ। उसले हङकङ र मलेसियालाई यसअघि नै जितेको थियो। नेपालले अब भोलि हङकङको सामना गर्नेछ। अवस्था प्राण 4 बजे अर्पण खबर सकियो, ध्रुवरा जाग्य चाहन्छु, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि, मोबाइल 98452416174। टिभीएस कम्पनी का बाइक तथा स्कूटरहरू अब तपाईकी शहर सौरा चोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावर को लागि सम्झनुहोस्। 2011 मा स्कूटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कूटर टीवीएस कंपनी को रेसिंग टीम ने बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180cc 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची आरटीआर 160cc सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अथोराइज डिलर रत्नगर 100 चोक टाढी चितुवन, फोन नम्बर 0656562013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक, तपाईँको यात्राको भरपर्दो साथी। कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ, आकर्षक कपडा अनि सिलाई डिजाइन दामी देखिन्छ, यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोषमा भेटिन्छ, के हो? नेपाली टेरल सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स। सही जवाब। विगत 30 वर्ष पुरानो नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स अब नयाँ व्यवस्थापनको साथमा। हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू सर्टिङ सुटिङ रेमन्ड विमल ब्रान्डहरू कटराइज कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ। सम्पर्क नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स खैरहनी 8 खैरहनी बजार चितवन, सञ्चालक मिठु नेपाली, प्रोप्राइटर अनिल नेपाली, फोन नम्बर 0656583051 र मोबाइल 98452417746। के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैंक तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगरकी पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस्। आल्मुनियमका विशेषताहरू, काठभन्दा सस्तो, रङरोगन गर्न नपर्ने, सफा गर्न सजिलो, घाम पानीले नखाने, खिया नलाग्ने, नपसाङ्गिने, हेर्दा आकर्षक देखिने। सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर 4 शीतल चोक, फोन 0656562809, मोबाइल 98550062836, प्रोपाइटर ओम सापकोटा। वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापखाना, फोन 0656821195। अल्मुनियमको झ्याल ढोका प्रयोग गरौँ, वातावरण संरक्षणमा सहयोग पुराउँ। Hi my sweetheart, how are you? जब तिमीसित बोल्दिन सधैँ तिमी यसरी नै कुरा राख्छौ। नरिसाउनु डार्लिङ, आउँदै थिएँ, गाडी बिग्रियो त मैले के गरौँ? उफ, मैले कति चोटि भनिसके तिमीलाई, न्यू मनोकामना अटो वर्कसपमा नै गएर गाडी बनाऊ भनेर, कहिले सुन्ने होइन। ओके डियर, अब त खुसी हौ। हाम्रा विशेषताहरू हाइड्रोलिक ज्याकवास, डेन्टिङ पेन्टिङ मर्मत, सम्पूर्ण साना जीवका पार्ट्सहरू, जेनेरेटर फेसिलिटिज साथै कार होम डेलिभरीको व्यवस्था रहेको छ। पुनश्च सम्पूर्ण कार जीव भ्यान मर्मत गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क न्यू मनोकामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टर रनपाठ बकुलहर नगरपालिकाको अगाडि, फोन 0556563075, मोबाइल 98550568 98550569। कविजू नमस्कार,